नमस्कार नमस्कार नमस्कार नमस्कार गरे है चौतारीसम्म आइपुग्यो अरू ल कान नपारी नाति र यतापट्टि हजुर बुवा छन् क्या अरे खोइ राजु नाति हजुर हजुर कताको यस्तो गर्मीमा कता हिँड्याउने यसरी गर्मी सहन सकिएन हजुर ल मैले पनि सबैजनालाई स्वागत गरेँ के छ तपाईँको हाल खबर अलि नजिक आउनुहोस् रेडियो अर्पणको आवाज थोरै बढाउनुहोस् अब तपाईँसँग रमाइलो खेल खेल्नेछौँ कार्यक्रम अर्पणको चौतारीमा उपस्थित भएका छौँ हजुरबासँगै म तपाईँको दिलको साथी राजन दिल गुरुङ आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गरिराख्नु भएको छ प्रविधिका प्राविधिक सहकर्मी साथी राज पौडेल हजुर सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz सँगसँगै इन्टरनेटको अनलाइनको www.radioarpan.com.np के कहाँ नाति सही हो कुरा हजुरबा आज पनि हामी तपाईँसँग 1 बजेको अर्पण खबर सुनिसक्नु भएको छ अब पालो हो कार्यक्रम अर्पणको चौतारीको अब 2 बजेसम्म रहेर हामी तपाईँसँग उखान टुक्काको खेल खेल्नेछौँ अन्त उखान टुक्काको खेल खेल्नको लागि तपाईँ आउन सक्नुहुनेछ 0556 33 332 त्यसपछि अर्को बाटो पनि खुल्ला छन् क्यारे नाति हजुर 0556 33 332 बाटो छन् क्यारे यो चौतारीसम्म आइपुग्न अलिकति गर्मी पनि छ होइन कान्छो यो गर्मीसम्म यो गर्मी हटाउनको लागि चौतारीमा आउनुहोस् अनि यो पिपल चौतारी चाहिँ हावा चल्छ कि फेरि चिसो हावा होइन कान्छ एसी चाहिँ के हो र हाम्रो यो चौतारी घाउँ कि यति मिठो चाहिँ हेर रात नाति कति मसक्क मस्केर बस्यो नि यो चौतारीमा ल तपाईँ पनि यसरी नै बस्न चाहनुहुन्छ भने आउनु 0556 33 332 बाटो भएर र मनोकामना फेन्सी स्टोरको तर्फबाट पुरस्कार पनि छन् क्यारे कसो के कसो कान्छ सही हो कुरा अन्त पुरस्कारको व्यवस्था गरेको छ मनोकामना फेन्सी स्टोरले जुन चाहिँ रत्ननगर 2 High School Road रहेको छ यदि तपाईँलाई स्कुल बोर्डिङका जुत्ता चप्पल साथै विभिन्न ब्रान्डेडका स्वदेशमा तथा विदेशमा बनेका रेडिमेड कपडाहरू फेसन अनुसार अर्डर बमोजिम जुत्ता चप्पल कपडाहरू उपलब्ध गराइन्छ मनोकामना फेन्सी स्टोरले अनि त्यसपछि स्काई सुज भन्ने पनि पाइन्छ त्यहाँ डियर हिल सुज पनि पाइन्छ हेर नाति अनि शिखर सुज मकालो पोडल विभिन्न कोरियन थाइल्यान्ड जुत्ता चप्पल पाइदो रहेछ त्यहाँ मनोकामना फेन्सी स्टोरमा अस्ति भर्खरै गएर मैले यो बुढेसकालमा पनि एउटा जुत्ता किन भइकान्छु भनेर राजन नातिलाई फकाएको बल्ल तल्ल राजन नातिले भइहाल्छ नि त हजुरबाको मन चित्त बुझाइदिनु पऱ्यो भने टक्कै किनेछन् कि फेरि कोही साथी आइसक्नु भएको क्या अरे नाता नातिनी होइन के त साथी मेरो नाता नाति बोलाउनुहोस् न हजुर हजुर नमस्कार नमस्कार नमस्कार के छ खान्छु खबर एकदम ठिक छ हजुरबाको कस्तो छ एकदमै बिन्दास भन्छन् क्या अरे आज भोलि होइन हजुर ठिकै छन् क्यारे कान्छु अनि कान्छु हुन् हजुर कान्छु वीरेन्द्रनगरबाट हो वीरेन्द्रनगर भनेपछि हाम्रो भानु नाति पऱ्यो पक्कै हजुर अनि के छ नाति खबर त्यतातिर एकदम ठिक छ हजुर अस्ति एक दिन पानी आउनाले यस्तो शीतल थियो फेरि उस्तै गर्मी बढ्यो ओहो भनेपछि निकै चिसो छ त्यतातिर ए न अस्ति 2 दिन यस्तो चिसो जस्तो अनुभव भयो फेरि अहिले उस्तै तात्यो भनेपछि यो हिटर भन्नुभयो नि चौवर भयो के हो अहिले हिटर भन्दा बढी तातो छ ल त नि अब बिस्तारै त्यसले हिटरलाई अब लिटरतिर लगाइदिउँ अनि चिसो बनाउने के त्यही छ अनि हामी कार्यक्रम अर्पणको चौतारीमा छौँ क्यारे होइन कान्छो हजुर ल चौतारीसम्म आउनु भएको छ अब हातमा छातो बोक्नु भएको जस्तो लागेन गर्मी छ छातो बोकिदिनु पर्छ नि त फेरि छातो तुरुन्तै गएर किनिहालौँ कान्छो चट्ट लगाएर छातो ओढेर चाहिँ झिल्के भयो दिनुपर्छ के ल त नि कार्यक्रम आउनु भएको छ उखान टुक्कातिर जाउँ है त आज उखान टुक्क म सोध्दैन हेर आज नातिलाई दिएँ कि पालो राजन नातिलाई राजन नातिले कसरी सोध्दै रहेछ हजुर बाबाको सिको गरे है गरे होइन भने चेक गर्न थाल्दैछु कि आज मैले है ल राजन नातिले सोध्छ है त तयार हो हजुर अब भन्नु न कस्तो सोध्नुहुन्छ तयार त भइहाल्छ म त खतरै सोध्छु नि हरिप हो ल है त सोधेँ मैले चाहिँ पछाडिको भाग सोध्दैछु तपाईँको लागि अगाडिको भाग चाहिँ तपाईँकै लागि राखिदिएको छु है अभागी आउँछ रिसाको बेला अगाडिको भाग के होला अभागी आउँछ रिसाको बेला अनि अगाडिको के होला लप्तले नि भएर नाति मिलाउनु पर्यो भाग्यमानी आउँछ खुसी भएको बेला भाग्यमानी आउँछ खुसी भएको बेला अनि रिसाको बेला अब मिल्ला मिल्ला जस्तो चाहिँ गरेका छ अब कम्प्युटरलाई सोधेको होइन यो कम्प्युटरले धेरै बोल्छ कि फेरि अब राम्रो पनि बोल्छ नराम्रो पनि बोल्छ होइन कान्छो ल कम्प्युटरलाई सोधौँ तपाईँको जवाब बिग्रियो त लौ न लौ मिल्ला जस्तो हुँदाहुँदै पनि कम्प्युटरले त्यसो भने त भानुजी के चाहिँ बिग्रेछ भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार नाति आउनु भएको थियो भानु नाति गर्मी मौसम पनि छ नि मेरो नाता नातिनी यसो बाहिरतिर हिँड्दै हुनुहुन्छ भने छातो बोकेर हिँड्नुहोस् फेरि डढेर हजुरबा जस्तै कालो मौसम देख्यो भने फेरि बर्बाद होला अब आजकल आजकलको नाता नातिनी धेरै मिज राम्रो पनि हुन्छन् मिजासिलो पनि हुन्छन् 0 54 35 332 अनि 35 333 बाटो भएर आउनुहोस् मनोकामना फेन्सी स्टोर्सबाट पनि पुरस्कार जित्न सक्नुहुन्छ उखान टुक्का मिलाउने साथीहरू मध्येबाट एकजनाले रमाइलो कुराकानी पनि हुन्छ सँगसँगै उखान टुक्का खेल पनि खेल्न पाइन्छ आज चाहिँ हजुरबा अलिकति बिन्दास तरिकाले आएको छौँ कि हजुरबाले उखान टुक्का नसोध्ने भनेर होइन राजनाथ के भन्छ यो राजा नातिलाई पालो दिँदैछौँ आज चाहिँ नातिले कतिको इन्ट्रेस्ट गरिया रहेछ यो कार्यक्रम मार्फत होइन कतिको सोध्न जाने रहेछ नै मेरो नातिले पनि हजुरबाको देखा सिकी गरे है गरेन भनेर यसो माइन्ड चेक गर्दैछौँ आज नातिको आउनुहोस् क्यारे 0 54 35 333 अनि 32 बाटो भएर कार्यक्रम अर्पणको चौतारीमा होइन नाति हो नि हजुर यसो गराउन तिमी किन यसो बिन्दास तरिकाले बसिया नबोलिकन चुपचाप छैन जुन आज यसो बोल्नुपर्छ है नाति भनेर सिकाएर यसो लिएर आयो उखान टुक्का किन यस्तो अब हजुरबाले ठुलै जिम्मा लगाउनु भएको छ यो जिम्मा पुरा गर्न सक्छु कि सक्दिनँ भनेर मनाएको थिएँ होला नि हजुरबा भनेपछि डरा जस्तो छ अब हजुरबासँग डराइयो खान्छु डराउनु त के को डराउने हजुरबा के बिगारे छु र डराउनुलाई बिगारे भने फेरि सिक्कनी खान्छु नि त फेरि त्यो एउटा डरा हो कि भन्ने होला लैरा त्यस्तो हुँदैन अब कार्यक्रममा एउटा त्यो गाना सुन्नु पर्ला जस्तो लाग्छ भइहाल्छ नि यो ठोटो रेडियो छ नि हाम्रो त्यो अस्ति भर्खर बनाएर ल्याएको त्यहाँ चाहिँ रेडियो अर्पण बस्थे हेरेर होइन फेरि राम्रो बच्छ एकदम राम्रो बच्छ त्यसलाई भोलुम अलिकति ठुलो पारौँ गीत सुनौँ है त गीत चाहिँ फेरि डेनी डेन्जोम्पाको हो जस्तो लागिरहेछ त्यस्तै लाग्यो मलाई पनि सुनौ त तिमी फुल्यो काले झिमा झमा मनको रहरा कञ्चीलाई घुमाउने काठमाडौँ सहारा कञ्चीलाई घुमाउने काठमाडौँ सहारा रातो रानी फुले झैसा झमा तिमी फुल्यो काले झिमा झमा मनको रहरा कञ्चीलाई घुमाउने काठमाडौँ सहारा कञ्चीलाई घुमाउने काठमाडौँ सहारा जस्तो तिम्रो मुहार दिलमा राखेर हो सिन्धु जुना पोते जुना माया फाकेर चन्द्र जस्तो तिम्रो मुहार दिलमा राखेर म त आए मायालाई सम्झेर मायालाई देऊ तिम्रै हुँ भनेर मनको रहर कञ्चीलाई घुमाउने काठमाडौँ सहारा कञ्चीलाई घुमाउने काठमाडौँ सहारा रातो रानी फुले झैसा झमा तिमी फुल्यो काले झिमा झमा मनको रहरा कञ्चीलाई घुमाउने काठमाडौँ सहारा कञ्चीलाई घुमाउने काठमाडौँ सहारा बरी बनाई गमाइलो माया आइए संसारै र कसरी मिलेर छेउना टुप्पाको गीत गाउनु कसरी मिठा आवाजले गाइराखेको बेला कस्तो झुर बनाउनुहुन्छ क्या हजुर कान्छु के भन्दाखेरि नि होइन यो बुढेसकाललाई पनि हेर गीत सङ्गीत भने यति मिठो लाग्छ यति मिठो लाग्छ के गर्ने यो छोटे भएपछि गाउनै नहुने हेर जमानामा यो के भन्थे तिम्रो जस्तो उमेरमा चाहिँ मैले यति राम्रो गाउँथेँ हेर रातो रानी फुले त्यसरी त्यसरी हो अब कोही साथी आउनु भएको कुराकानी गरौँ अनि पछि गाउनु होला हजुर नमस्कार नमस्कार नमस्कार कहाँदेखि हुन् नाति पर्साबाट कतातिर हिँड्दै हुन् कुन्नी लोड सेडिङ नाति नातिको नाम के पर्यो अलि सुन्न गाह्रो भयो है लोड सेडिङ ओहो नयाँ नाम पर्यो हाम्रो नातिको लोड सेडिङ नाति लोड सेडिङ नामै मेरो त्यही हो हजुर किन हो कुन यस्तो लोड सेडिङ नाति भनेर नाम राखेको फेरि लोड सेडिङ देखेर मलाई दिक्कत ट्याक्क भयो त्यही भएर ओहो भनेपछि धेरै दिक्कत लाग्यो मेरो नातिलाई अनि नामै चेन्ज गरेर चाहिँ लोड सेडिङ राख्यो पहिला त्यो आमा बुवाले राखे नाति के कोही भन्नु पर्यो हजुरबा नाति रिसाउँछन् फेरि नागरिकतामा नाम के छ भनेर सोध्नु भयो क्या हजुरबाले लोड सेडिङै हो नागरिकता पनि कान्छुको गजबको नाम रहेछ ल भाग्यमानी कान्छु है अब के गर्ने नेपालले यस्तै दिएको नाम अब त्यही टक्क लाएर चाहिँ लिनु पर्यो नि त होइन समय सापेक्ष नाम कस्तो राम्रो हजुर अब कार्यक्रममा आउनु भएको छ के अरे आज हजुरबालाई साइड लगाएर म आफैले चाहिँ उखान टुका सोधिरहेको छु तपाईँको लागि पनि एउटा झटारो हानु त हजुर हानुहोस् मजाले ल है अघि पनि सोधेको थिएँ अभागी आउँछ रिसाको बेला अगाडिको भाग के होला अगाडि खाने बेलामा रिस उठ्छ अभागीलाई अभागी आउँछ रिसाको बेला अगाडिको भाग के होला भनेर सोधेको अभागी आउँछ रिसाको बेला अगाडिको भाग के होला पछाडिको भाग पछाडिको भाग त हामीले सोध्यौँ अगाडिको भाग भन्नु पर्यो हो हो हो रिसको बेला भने त्यही हो भाग्यमानीलाई भुटे कमारो हो कि के गर्ने यसैलाई अन्तिम जवाफ मान्ने त हजुर भन्नु त पछि एकचोटि फेरि पछाडिको भाग रहेको छ अभागी आउँछ रिसाको बेला अभागी आउँछ रिसाको बेला अनि अगाडि भाग भन्नु पर्यो होइन हो हो हो अभागीको भाग अब रिसको बेला भेद पर्दैन हो कि त्यही जस्तो लाग्छ अब के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने मैले त यसैलाई मान्दिनँ हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त हस् त तपाईँको जवाब बिग्रियो त लोड सेडिङ जी हजुर कम्प्युटरले मिलेन भनेर भनौ अब सही जवाब के हो भनेर जान्नको लागि कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौ नमस्कार नमस्कार कति राम्रो नाम हुन् कान्छु हो तिम्रो नाम पनि परिवर्तन गर्नु पर्यो के हो मैले चाहिँ के राख्ने त हजुरबा अब तपाईँले नै राख्दै अब राजन दिल गुरुङ भनेर अब फेरि परिवर्तन गरेर लोड सेडिङ राख्नु कि हो तिर होइन लोड सेडिङ नाम त आइसकेको छ पर्दैन अलिअलि युनिक खाले नाम राख्नुपर्छ कि हजुरबा छुट्टै खाले ल कोही साथी आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्नुपर्छ भनेको राजले खोइ बिचैमै छोडेर जानुभयो भनेर भन्नुभयो कति दिशा हुन् कुनै बेला नाते नातिनी यसो बाटोतिर आएर टुप्लुक्क यसो आँखा झुम्काइदिन्थ्यौँ अनि टुप्लुक्क लाएर जान्थ्यौँ किन यस्तो राजा नातिलाई देखेपछि अब आँखा झुम्काउने मात्रै हुन् कि यता आउने हुन् आउनु पर्यो 054-3332 अनि 33 मेरो नाति एकदमै झुल्के छ कि रमाइलो कुराकानीको साथमा एउटा रमाइलो खेल गाउँ खाने कथाको खेल भनेर त भन्नु चौतारीमा अब दुइटै मिल्छ कि भनेर भन्दै अब पहिला हेर हामी गाउँ खाने कथा पनि धेरै खेलेथ्यौँ होइन त्यही भएर पनि सम्झे होला तिमीले हजुर गाउँ खाने कथाको खेल होइन उखान टुक्काको खेल खेल्नको लागि आउनुहोस् 055-63-332 अनि 055-63-333 तपाईँको लागि खुल्ला गरेका छौँ यहाँसम्म आइसकेपछि तपाईँलाई हामी एउटा उखान टुक्काको आधा अंश सोध्नेछौँ अनि यसको सही जवाब दिन सक्नुभयो भने तपाईँ मध्ये एकजनालाई आकर्षक पुरस्कार पुरस्कारको व्यवस्था पनि रहेको छ। पुरस्कारको व्यवस्था गरेको छ मनकामना फेन्सी स्टोर रत्नगर 2 हाई स्कुल रोड चितवनले, जहाँ तपाईँ बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता चप्पल ब्याग साथै विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी रेडिमेड कपडाहरू, फेसन अनुसार अर्डर बमोजिमका जुत्ता चप्पल कपडाहरू उपलब्ध गराइन्छ तथा स्काई सुज, बीएफडीएर हिल सुज, शिखर सुज, मकालु फुटवेयर र विभिन्न कोरियन र थाइल्यान्डी जुत्ता चप्पलहरू पाइने एकमात्र स्थान मनकामना फेन्सी स्टोर। सम्पर्क नम्बर रहेको छ 0556 63 97 98 4 50 44 399। यो नम्बरमा फोन गर्नुहोस्, रमेश लोहनीसँग सिधै सम्पर्क गरेर अर्डर पनि गर्न सक्नुहुनेछ। यो त रह्यो हाम्रो कार्यक्रममा पुरस्कारको व्यवस्था गरिदिने एउटा संस्थाको नाम। हामी छौँ कार्यक्रम अर्पणको चौतारीमा, एकदमै एकदमै एकदमै अर्पणको चौतारीमा रहिराखेका छौँ। कङ्गलबारी राजनाथ छन् क्यारे होइन, अनि 056 563 332 अनि 563 333 को बाटोबाट आउन सक्नुहुनेछ। रमाइलो उखान टुक्काको खेल खेल्छन् क्यारे। फेरि अब रेडियो अर्पण एकदम मिठो मिठो गीत बठेकान्छ। अब फेरि एउटा अर्को गीत सुन्नुपर्छ। अर्को गीत सुनिसकेपछि हामी छोटो सन्देशमूलक व्यवसायिक विश्रामतर्फ पनि लाग्छौँ। तपाईँ रेडियो अर्पण छोडेर कहीँ नजानुहोला। बलकल भेट भएको दिन, भेट भएको दिन, सानो एकै वचन बुझेनौ किन, बाटो छ भेरालो, सानो सङ्लो पानी धमिलो मन किन, यही लाग्छ पेरालो। सानो कुन पाखामा जिन्दगी

रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। लौटनी फेरि स्वागत छ कार्यक्रम अर्पणको 44 सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ट्जमा सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np बाट पनि एकैसाथ सुनिराख्नु भएको छ। कन्न पारिरहेर हामीलाई साथ दिइराख्नु भएको छ राजनातिले, यतापट्टि राजन नाति अनि सँगसँगै हजुरबा पनि छँदैछन्। क्यारे उखान दुःखको रमाइलो खेल खेल्छौँ यो चौतारीमा रहेर। अब अलिकति गर्मी पनि छ, चिसो पानी खानु पनि पर्छ। यो घाइतोमा पानी ल्याएछन् क्यारे राजन नातिले, टक्क ल्याइराखेका छन्। तपाईँ पनि खान चाहनुहुन्छ भने आउनुहोस्। यो गर्मीको बेलामा अलिकति भए पनि यो मनलाई होइन यो शरीरलाई शीतल गर्छ नि त। फेरि यो चिसो पानी खाएपछि अब यो चौतारीसम्म आउनुहोस्। 056-5363-332 अनि 5363-333 बाटो भएर आउनु होला। मनोकामना फेन्सी स्टोर्सको तर्फबाट पनि पुरस्कार जित्न सक्नुहुन्छ क्यारे। के कसो नाति, रमाइलो कुराकानीको साथमा रमाइलो खेल उखान टुक्काको खेल तपाईँको माझमा प्रस्तुत गरिरहेका छौँ। आउनुहोस् 056-5363-332 अनि 056-5363-333। तपाईँ यहाँसम्म आइसकेपछि हामी तपाईँलाई एउटा उखान टुक्काको आदि अंश सोध्नेछौँ। आदि अंशको सही जवाब दिनुभयो भने तपाईँहरूमध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि रहेको छ। पुरस्कारको व्यवस्था गरेको छ मनकामना फेन्सी स्टोर रत्नगर 2 हाई स्कुल रोड चितवनले। त्यहाँ के के पाइन्छ हजुर बा? त्यहाँ चाहिँ के पाइन्छ भन्दाखेरिमा सुनाइ त राम्ररी मैले सुनिरहेको छु। ल, त्यहाँ चाहिँ बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता चप्पल पाइन्छ, ब्याग पनि पाइन्छ। फेरि ब्याग भन्दा छुट्याउनु भयो उहाँले भन्नु होला। विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी रेडिमेड कपडाहरू साथै फेसन अनुसार अर्डर बमोजिम जुत्ता चप्पल कपडा उपलब्ध पाइन गराइन्छ है मनकाउने फेन्सी स्टोरले। होइन स्काई सुज, बिएफडियर हिल सुज, शिखर सुज, मकालो फुटवेयर अनि विभिन्न कोरियन थाइल्यान्ड जुत्ता चप्पल पाइन्छ मनकाउना फेन्सी स्टोरमा। हजुर फोन नम्बर पनि टिपा मेरो नाता नातिनी हो। फोन नम्बर रहेको छ 056-5362-357, मोबाइल नम्बर 98-450-44-389 र प्रोप्राइटर हुनुहुन्छ हाम्रै रमेश लोनी नाति। ए कान्छु सुन्न, अब ऊ पर हेर त के नातो हुन् कि नातिनी, यतातिर आउँदैछ यतै बोलाउँ है, म भित्रै बोलाउँछु। ल बोलाइहालौँ। ल हजुर भित्रै आउनुहोस्। नमस्कार। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? ए राज, के भयो मैले आवाज सुन्न सकेको छैन। हजुर नमस्ते। लौटनी के भयो? हजुर बा गाह्रो भयो नि त खै, अब आउनु भएको थियो राम्रोसँग कुराकानी गर्नै सकिएन किन होला? होइन मेरो नाता नातिनीहरू सबै रिसासन कि के भयो मसँग हजुरबाले उखान टुकै आज सोध्दैनन्, राजा नातिले गाह्रो गाह्रो सोध्यो भनेर हो कि होइन? अब हजुरबाको पालो जतिखेर पनि आउँछन् क्यारे होइन, अब हजुरबाले सिकाए नाति अब उखानको अब यस्तै यस्तै आइहाल्छन् क्यारे। ल 056-5363-332 अनि 33 बाटो भएर आउनुहोस् र कार्यक्रममा आएर राम्रोसँग उखान टुक्कको खेल खेल्ने साथी नाता नातिनीहरू मध्येबाट हामी एकजनालाई चाहिँ विजेता बनाउँछौँ कि कसो राज नाति? ल हो बाजे हो भन्दैछ नि उताउति बसेको कान्लोबाट हेर्न कति मसक्क मस क्या हुन्थ्यो अरे यो के भन्छ यो लेडिज भन्थ्यो क्या हो इङ्ग्लिसमा केलाई हाम्रो नातिनीहरूलाई के हो नातिनीहरू जस्तै कति लजा हुन्थ्यो अरे त्यस्तो नातिनी धेरै लजाउनुहुन्न के 056-5363-332 अनि 33 बाटो भएर आउनुहोस् रेडियो अर्पण 104.5 मेगाहर्ट्ज सुनिराख्नु भएको छ अनि चौतारीमा सिधा हावा चलिरहेछन् क्यारे कि कसो नाति? यो चिसो हावा खान भने पनि आउनुहोस्। अब सँगै बस्छौँ, रमाइलो कुराकानी गरौँ। मरिलानु के छ र एक बारको दिनदेखि यो गर्मीले मर्न मर्न आँटिसक्यो हेर हजुरबा पनि। तरै पनि अब बाँचिया रेलसम्म चाहिँ नातन नातिनीसँग रमाइलो कुराकानी गरौँ। जिन्दगी के छ, मरिलानु के छ र भन्छ नि होइन, मरेपछि दुमाइरा भने जस्तै कि। अब त्यही भएको कारण गर्दा अब आउनु 0556303333 बाटो भएर राजनाति गर्छु मसक मसक मस्क्या हुन्। होइन, राजले भनिराख्नु भएको छ है, हाम्रो राज्यको इसारा एउटा गाना सुन्नुपर्छ हजुरबा भनेर भन्नुभएको छ। म पनि सुन्ने हो, हजुरबालाई नि सुनाउने हो, तपाईँलाई पनि सुनाउने। ल एउटा गाना सुनाऊ त राज। छातीमा मेरो यो छोटो भोटो, कम्मरमा फुर्पेटो, सोधरामालाई मनको धनी पाउने म छैन, म जस्तो कोही केटो सोधरामालाई, आहा म जस्तो कोही केटो सोधरामालाई, आहा म जस्तो कोही केटो सोधरामालाई, आहा म जस्तो कोही केटो सोधरामालाई। टोपी शिरमा मेरो कम्मरमा पेटी, मान्छे हेर्दा केटा केटी कुरा गर्छौ जेठी, हामी जस्तो पाउँदा अरू हेर्छन् मरी मेटी, भोलि कुरा गर्छु तिम्रो माइतीलाई भेटी, ए होइन भने कलिलो तामालाई सोधरामालाई, हाहा कलिलो तामालाई सोधरामालाई, आज रमैले माछी है माल्यो सिउरीको विषयले सोधरामालाई, बोलाउँदा पनि नबोली बस्ने कहिलेको रिसैले सोधरामालाई, आहा कहिलेको रिसैले सोधरामालाई, आहा कहिलेको रिसैले सोधरामालाई, आहा कहिलेको रिसैले सोधरामालाई। आहा कलिलो तामालाई सोध हजुरबालाई, ए सोध हजुरबालाई के भन्छन् कि, एकदमै अब आज भोलि चञ्चल भए यो के भन्छ, चञ्चल भयो भने के भन्छ अरे, चञ्चल भयो भने अञ्चल बाहिर जान्छ, अञ्चल बाहिर जान्छ भनेर हँसायो मेरो नातिले पनि, कसरी हँसा हो यो मुस्कान पासोले भने भने जस्तै हाँस्यो चाहिँ मर्ने भयो भने जस्तै कि हाँस्नु म पनि। ल 0556303333 अनि 5633333 बाटो भएर आउनुहोस्। भन्दै थिएँ अब चाहिँ बिदा माग्नुपर्छ हजुरबा, धेरै बोलेर पनि हुँदैन हेर, हजुरबाको घाँटी दुखिसक्यो होला भनेको चाहिँ माया गर्छन् कि, फेरि नाति उताउति बसेर हात हल्लाउनुपर्छ भन्दैछन् यताउति होइन। 0556303333 अनि 33 बाटो भएर आउनुहोस्। एकजना नाति नातिनीलाई चाहिँ दिन्छु म कि जस्तो पनि छ, र कार्यक्रमसम्म आउँछ आउनुहुन्थ्यो कि भनेको, अब विजय माग्नुपर्छ भन्दै राख्छन् कार्यक्रमबाट, चर्चाबाट उठ्नु पऱ्यो हजुरबा भन्दै हुन्छ। अब आज जम्मा जम्मी दुईजना नाता नातिन चाहिँ आउनु भएको थियो होइन कान्छो, भन्नु पर्ने त नाति आउनु भएको थियो विजयनगरबाट, अनि लोड सेडिङ नाति पनि आउनु भएको थियो, नाति नै आउनु भएको थियो, पर्सबाट आउनु भएको थियो। दुवै नातिहरूले चाहिँ उखान टुक्क मिलाउन सक्नु भएन, त्यो उखान टुक्क थियो नि कान्छ अघि तिमीले सोधेको, त्यसको जवाब पनि भन्नु पऱ्यो नि फेरि, र अघिको पछाडिको भाग चाहिँ के सोधेको थियो भन्दाखेरि मेरो नातिले आउँछ के भन्छ अभागी आउँछ रिसको बेला, अनि अगाडिको भाग चाहिँ मेरो नाति नातिनीलाई चाहिँ मिलाउनु पर्ने थियो, र अगाडिको भाग चाहिँ छ भाग्यमा नै आउँछ पाउने बेला, अनि पछाडि भयो के भन्छु अघि भनेको हो त नि, अगाडि अभागी आउँछ रिसको बेला, भाग्यमानी आउँछ पाउने बेला, अभागी आउँछ रिसको बेला, यति सही उत्तर थियो है मेरो नाता नातिनी। लगभग लगभग भानुपन्तले मिलाउनै खोज्नु भएको थियो, मिलाउन चाहिँ सक्नु भएन, सधैँ मिलाउने मान्छे हो, आज चाहिँ किन मिलेन भनेर हामी पनि दोधारमा परेका छौँ, कन्फ्युजन भएको छ हजुरमा। अब भने तपाईँको माझबाट बिदा लिनुपर्ने बेला भइसकेको छ, यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.blogspot.com बाट सुनेर साथ दिनुभयो, सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद, फोनमा आउनुभयो, फोनमा आउनु आउनुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद,